हाँसी हाँसी बाँच्नु तिमी म बाँच्छु लरुँदै हाँसी हाँसी बाँच्नु तिमी म बाँच्छु लरुँदै छुट्यो माया तिम्रै हुने रहर हुँदा हुँदै फुलको बाटो हिँड्नु तिमी म हिँडुला काँडा टेकी किन माया मार्यो भनी सोध्ने छैन अब देखि हाँसी हाँसी बाँच्नु तिमी चढी गयो तिमी म त परे भेलमा डुङ्गा चढी गयो तिमी म त परे भेलमा सधैँ तिमी जित्दै जानु सधैँ तिमी जित्दै जानु महारिनी खेलमा हाँसी हाँसी बाँच्नु तिमी मेरो भागमा रात होस् तिम्रो भागमा घाम जुन मेरो भागमा रात होस् कामना छ जागनी कामना छ जागनी खुशी तिम्रै साथ होस् हाँसी हाँसी बाँच्नु